मेरी शिरमा ती बिग्रे कहीं फेसबुक खोलेर हो भनेर फकाउँछे पैसा दियो रिचार्ज मै सकाउँछे धेरै बोलेर हो ए धेरै बोलेर हो मेरी शिरमा ती बिग्रे कहीं फेसबुक खोलेर हो ए धेरै बोलेर हो मेरी शिरमा ती बिग्रे कहीं फेसबुक खोलेर हो नराम्रो हैन जे कुरो नि हद गर्न हुँदैन धेरै बोलेर हो हे धेरै बोलेर हो ओइ खान्छ मेरी शिरमा ती बिग्रे कहीं फेसबुक खोलेर हो नराम्रो हैन जे कुरो नि हद गर्न हुँदैन धेरै बोलेर हो ए धेरै बोलेर हो मेरी शिरमा ती बिग्रे कहीं फेसबुक खोलेर हो ए धेरै बोलेर हो खान्छ मेरी शिरमा ती बिग्रे कहीं फेसबुक खोलेर हो